حدیث پاک کو ایسی ہی نام تفسیر کے دلائے میں نے آپ کو بتا دوں لو لم تفعل لسرقا قال اخبار ہے وہ

اگر حضرت امام مالک کا قول میں پیش کرتا ہوں، اس کے بعد حضرت امام حسن بصری

ایسے سبب کے ساتھ ملا کر جو سبب کا شروع نہیں تھا نبی کے زمانے میں کرے آگے کے بارے ہوئی تصدیق پڑھے گا جنس قدر کیفیت. اسی طرح زمان زمان ایسے سب کے سب کو تم کر Gracias. پٹھن کو پیچھے لگا دے, کسی بات کو سمجھ رہا ہے تو اپنی عقل کو تسلط دے, بلکہ سلط میں جو کہا ہے سلط کی اتباع کرے, پہلے سلط کو مضبوط رکھے. میں ایک بات بڑی اچھی ہو رہی, سعودی عرب نے ایک مسئلہ جلدی اٹھا تھا, شاید تو ہمارے ہماری مستر ہے بھگوان سے وہ کیا اور اشارے سے بولا یہ سوال کرے گا آپ ایسا ہو جاتا تو جو ان کے طریقے پر چلا ہوتا अच्छा उससे पहले क्या किया था सईद है उससे कहा है और शुरू में एक साल का महमूदी में रहता उससे कहा है उसके बाद महमूदी में बकिया है वो भी सका है हाँ एक साहब है उसमें अब्दुल्ला इब्न सुफयान अब्दुल्ला इब्न सुफयान के बारे में इमाम बुखारी ने लाल किताबो वाले कहा लेकिन मैं जाकर समझता हूँ कि लाल किताबो वाले की जो जगह है कोई खास जगह नहीं और यह हदीस की मुताबिकत भी सही है ध्यान रख मानने की कोई बात नहीं अब देखिए अगर ऐसे भाई फरमाते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि ये उम्मत के अंदर उम्मत बन जाएगी सारी सारी जहां में उम्मत आएगी तो सवाल करने का सवाल किया है कि वो एक फिरका जन्नत में जाने वाला है बाकी अगर क्या नहीं जाने वाले एक फिरका जन्नत में जाने वाला कौन आप देख मन कान अला मा अना अलैहि अल्लौम वास्ता जो भी मन मन का जो भी कयामत तक होगा उस चीज पर जिस पर आज मैं और मेरे सहाबा जिस पर मैं आज हूं और मेरे सहाबा हैं इस तरीके पर जो भी कयामत तक चलेगा वो सलफ होगा और जाहिर है ये सलफ है और सलफ की इब्तिदा ध्यान रखिए एक दूसरा पानी بہت ساری باتیں آپ کے سامنے آ گئی تمام آیات کو جو آپ کے سامنے پیش کی ان کو سامنے رکھ کر کے اگر آپ فیصلہ کریں گے اتباع مفہوم اور اتباع حقیقت اور ایک خصوصی بحث بالکل آپ کے سامنے اللہ تعالیٰ